साह्रै नै जाडो भो यसपालिको ठन्डीमा, हाते हाल गाह्रो भो त्यो चिसो पानीमा, साह्रै नै जाडो भो यसपालिको ठन्डीमा, हाते हाल गाह्रो भो त्यो चिसो पानीमा, जाडो साह्रो भो यो जाडो महिनामा, कफी सपमा बसी बिहानै उठी, कफी सपमा बसी तातो तातो कफी पिउँदै, अरुणी जिस गाउँदै, तातो तातो कफी पिउँदै, अरुणी जिस गाउँदै, साह्रै नै भयो हात खुट्टा फुल्लाले, खाटै छोड्न गाह्रो भो सिरको तातोले, जाडो साह्रो भो उसमाको ठन्डीमा, नुहाउनै गाह्रो भो उसमाको ठन्डीमा, कस्तो भइसलाको ओ क्याबिदि भाको, कस्तो भइसलाको चिसो चिसो यो मौसममा, तरुनी नपाको चिसो चिसो यो मौसममा, यसपालिको ठन्डीमा हाते हाल गाह्रो भो त्यो चिसो पानीमा, जाडो साह्रो भो यो जाडो महिनामा।